কতি ধাউনু লেক বেশি কতি ধাউনু রানী বন কতি ধাউনু লেক বেশি কতি ধাউনু রানী বন আপনো জস্তো হুন রেছ আপনো জস্তো হুন রেছ সংসার মা সবকো মন সংসার মা সবাই কো संसार में सब को बाटो आज कड़ा घारी सारी भयो स्वाभिमान मा बस्नु पर्दा निसासिए सारी भयो मैले हिड्ने बाटो आज कड़ा घारी सारी भयो स्वाभिमान मा बस्नु पर्दा निसासिए सारी भयो मुटु दिदा पानी पाइना उनी बाट न्यानो पन मुटु दिदा पानी पाइना उनी बाट न्यानो पन आफ्नो जस्तो हुन रहेछ आफ्नो जस्तो हुन रहेछ संसारमा सबको मन संसारमा सबैको मन संसार में सब को दिन चाहे मैले उनको निम्ति साँगुरो भो मरी मेट्ने बानी मेरो आफ्नै लागि अभिशाप भो आकाश दिन चाहे मैले उनको निम्ति साँगुरो भो मरी मेट्ने बानी मेरो लागि अभिशाप भो जति खुल्न चाहन्छु म साँगुरिँदै जान्छु झन् जति खुल्न चाहन्छु म साँगुरिँदै जान्छु झन् आफ्नो जस्तो हुन रहेछ आफ्नो जस्तो हुन रहेछ संसारमा सबको मन संसारमा सबैको मन संसारमा सबैको मन कति धाउनु लेक बेसी कति धाउनु रानी बन आफ्नो जस्तो हुन रहेछ आफ्नो जस्तो हुन रहेछ संसारमा सबको मन संसारमा सबैको मन संसारमा सबैको मन संसारमा सबैको मन संसारमा सबैको मन संसार